النبینا، اور وہ لوگ یعنی رحمان کے بندے وہ لوگ ہوتے ہیں، لا یشہدون الزور، جو جھوٹ کے گواہ نہیں بنتے، جو زور کا مشاہدہ نہیں کرتے. زور کا لفظ پیچھے بھی گزر چکا ہے، ہر طرح کے جھوٹ اور باطل چیز کے لیے استعمال ہوتا ہے، ہیرا پھیری کے لیے بھی، جھوٹی گواہی سے لے کر کفر اور شرک اور ہر طرح کی باطل چیزوں کے لیے، جاہلانہ رسوم و رواج کے لیے، بیکار بےہودہ لہو و لعب کے لیے. تو عبادت رحمان کی صفت کیا ہے؟ کہ وہ کسی بھی جھوٹ میں دلچسپی نہیں رکھتے، جھوٹ کی مجلسوں میں حاضر نہیں ہوتے. دنیا میں جتنے بھی غلط کام ہیں، ان سب کے معاملے میں شیطان کا طریقہ کیا ہے کہ اس نے انہیں بہت خوبصورت بنا دیا ہے. ہر غلط کام کو شیطان نے بہت خوش نما بنا دیا ہے. اسی وجہ سے جو لوگ تذکر اور تفکر سے کام نہیں لیتے، وہ دھوکے میں آ جاتے ہیں، وہ شیطان کے دھوکے کا شکار ہو جاتے ہیں. وہ برائی کو بہت اچھا سمجھتے ہوئے اس کا ارتکاب کرنے لگتے ہیں. جتنی بھی برائیاں ہیں، اگر ان کی حقیقت ہمارے سامنے آ جائے اور ان کی قباحت ہمیں نظر آنے لگے، مثلا جھوٹ اگر اپنی اصل شکل میں ہم کو نظر آنے لگے، تو ہم میں سے کوئی شخص اس کے پاس نہ پھٹکے. اسی طرح جتنے بھی گناہ ہیں، مثلا شرک ہے، قتل ہے، زنا ہے، اگر اس کی قباحت ہمیں محسوس ہونے لگے اور اس کی گندگی ہمیں پہچانی جانے لگے، تو ہم میں سے کوئی اس کے پاس نہ پھٹکے. لیکن شیطان نے کیا کیا ہے؟ ان سب چیزوں کے اوپر ایک بہت خوشنما پردہ ڈال دیا. چیز کچھ ہے، اس نے کچھ اور بنا کے پیش کیا ہے. باطل کی حقیقت یہی ہے نا، کہ باطل کو ایسے خوبصورت چیز میں لپیٹ دیا ہے اس نے کہ انسان، اسے کہنا چاہیے بے حیائی کے ساتھ یا جھوٹے کانفیڈنس کے ساتھ، ان چیزوں کی طرف لپک جاتا ہے. ان برائیوں کے ارتکاب میں اس کو کوئی نہ خوف آتا ہے، نہ ڈر لگتا ہے، نہ کسی نقصان کا اندیشہ ہوتا ہے، نہ کسی سزا کی پرواہ ہوتی. اس کو محسوس ہی نہیں ہوتا کہ وہ غلط کام کر رہا ہے. یعنی جو ظاہر فریبی ہوتی ہے، اس میں مبتلا ہو کر انسان غلط کام کرتا ہے. تو عباد الرحمان کی صفت کیا بتائی گئی؟ کہ وہ ظاہر فریبی کا شکار نہیں ہوتے. ان کو برائی برائی نظر آتی، اتنی مکروہ نظر آتی ہے کہ وہ اس کے پاس سے نہیں پٹکتے. والذین لا یشہدون الزور، اور وہ لوگ جو جھوٹ کے گواہ نہیں بنتے، باطل کے پاس نہیں پھٹکتے، زور کے قریب نہیں جاتے، اس کا مشاہدہ بھی نہیں کرتے، اس کو واچ بھی نہیں کرتے، اس کو دیکھتے بھی نہیں، اس کی طرف نظر بھی نہیں اٹھاتے، کیونکہ ان کو پتا ہے کہ اس کی کوئی حقیقت نہیں. تو زور کی تفسیر جو ہے مفسرین نے مختلف انداز میں کی ہے. مثلا ابن عباس کہتے ہیں کہ اس سے مراد مشرکین کی عیدیں اور میلے ٹھیلے ہیں. تو عباد الرحمان جو ہے وہ مشرکین کی عیدوں اور میلوں ٹھیلوں میں کوئی دلچسپی نہیں رکھتے. مجاہد کہتے ہیں کہ اس سے مراد گانے بجانے کی محفلیں ہیں. زہری کہتے ہیں کہ اس سے مراد شراب پینے پلانے کی مجلسیں ہیں، یعنی زور. تو والذین لا یشہدون الزور، ان توبہ کرنے والوں کو زور کے قریب جانے کی خواہش ہی نہیں ہوتی، زور ان کو اٹریکٹ ہی نہیں کرتا. اور اگر زور کو جھوٹی گواہی کے معنی میں لیا جائے، کہ جھوٹی گواہی نہیں دیتے، اس کے پاس بھی نہیں پٹکتے، تو حدیث میں اس کے بارے میں آتا ہے کہ آپ صلی اللہ علیہ وسلم ایک مرتبہ جھوٹی گواہی کے بارے میں بات کر رہے تھے، اور آپ نے اتنی زیادہ مرتبہ اس کی برائی کے بارے میں ذکر کیا کہ صحابہ کرام پریشان ہو گئے اور خواہش کرنے لگے کہ کاش اب اس سے زیادہ آپ اس کے بارے میں کچھ نہ کہیں. حضرت عمر فاروق نے فرمایا کہ جس شخص کے بارے میں یہ ثابت ہو جائے کہ اس نے جھوٹی گواہی دی ہے، اس کو 40 کوڑوں کی سزا دی جائے، اس کا منہ کالا کر کے بازار میں پھرایا جائے اور اس کو رسوا کیا جائے، طویل زمانے تک قید رکھا جائے، یعنی اتنا برا جرم ہے، اتنی بڑی غلطی ہے، اتنا کبھی گناہ ہے جھوٹی گواہی دینا. تو یہ شہدون الزور میں دو چیزیں آئیں، زور سے مراد باطل مجلسیں جن میں حرام کام ہوتے ہوں، اور نمبر دو جھوٹی گواہی دینا. وَإِذَا مَرُّوا بِاللَّغْوِ مَرُّوا كِرَامًا، اور جب وہ لغو کے پاس سے بھی گزرتے ہیں تو معزز طریقے سے گزرتے ہیں. لغو ہر وہ بات اور ہر وہ کام جس میں شرن کوئی فائدہ نہ ہو، یعنی ایسے کاموں اور باتوں میں شریک ہونا تو دور کی بات، اس کے پاس بھی نہیں پھٹکتے، اگر کہیں اچانک گزرنا پڑ جائے تو معزز طریقے سے گزر جاتے ہیں. جیسے ایک شریف انسان گندگی کے ڈھیر کے پاس سے گزرتے ہوئے منہ پھیر کے چلا جاتا ہے، ان کے نزدیک لغو باتیں اور لغو کام اور لغو مجلسیں جو ہیں وہ گندگی کے ڈھیر سے زیادہ کچھ نہیں ہے. یعنی ایک صفائی پسند انسان جو ہے، اگر کبھی اسے کسی گندی جگہ سے گزرنا پڑے تو کس طرح گزرے گا؟ تو بالکل ایک اللہ کی محبت میں ڈوبا ہوا شخص، ایمان رکھنے والا، نیک کاموں میں دلچسپی رکھنے والا شخص، لغو باتوں کے پاس سے بھی گزرنا پڑے تو وہ دلچسپی نہیں لے گا، اس میں شرافت کے ساتھ گزر جائے گا. اذا مروا باللغو، یعنی گزرنا بھی پڑے لغو پر تو مروا کراما، شرافت سے گزر جاتے ہیں. اچھا، یہ جو کرامہ ہے نا، معزز طریقے سے گزرنا، اس میں بھی ایک اور بات سامنے آتی. یعنی کچھ لوگ اگر ایسی محفلوں کے پاس سے گزریں تو کھڑے ہو کے تنقید شروع کر دیتے ہیں، گالی گلوچ شروع کر دیتے ہیں، برا بھلا کہنا شروع کر دیتے ہیں، تو یہ بھی کرامہ کے خلاف ہے. یعنی گناہ میں مبتلا لوگوں کو دیکھ کر ان کی تحقیر کرنے نہیں کھڑے ہو جاتے، یا ان کا مذاق اڑانے کے لیے نہیں کھڑے ہو جاتے، اور نہ ہی اپنے آپ کو ان سے بہت اچھا سمجھنے لگتے ہیں، بلکہ جو کچھ وہ غلط کام کر رہے ہوتے ہیں اس غلط کام سے وہ نفرت کرتے ہیں کہ یہ کام اچھا نہیں. اسی لیے کیا کہا، مروا باللغو، یعنی انہیں لغو سے دلچسپی نہیں ہے. انسانوں میں تو دلچسپی رکھتے ہیں وہ، لیکن ان کے برے کاموں میں ان کو دلچسپی نہیں. حضرت عبداللہ بن مسعود، ان کا گزر ایک مرتبہ کسی بیہودہ مجلس کے پاس سے ہوا، تو وہاں سے خاموشی کے ساتھ گزر گئے. آپ صلی اللہ علیہ وسلم کو پتا چلا تو آپ نے فرمایا، ابن مسعود تو کریم ہو گئے. کریم کہتے ہیں نا معزز شخص. اور پھر یہی آیت تلاوت کی، وَإِذَا مَرُّوا بِاللَّغْوِ مَرُّوا كِرَامًا وَالَّذِينَ إِذَا ذُكِّرُوا بِآيَاتِ رَبِّهِمْ، اور وہ لوگ جنہیں اپنے رب کی آیات کے ساتھ نصیحت کی جاتی ہے، یعنی قرآن پڑھ کر کوئی بات سمجھائی سنائی جاتی ہے، لم يخروا عليها صما وعميانا، تو وہ اس پر اندھے اور بہرے بن کر نہیں رہ جاتے. آیت سن کر اندھا بہرا بننا کیا ہوتا ہے؟ اس سے اعراض برتنا، غفلت برتنا، اسے توجہ سے سننا ہی نہ. ایسا نہیں کہ جب قرآن ان پر پڑھا جائے تو وہ سنی انسنی کر دیں، بلکہ اس کے برعکس نصیحت غور سے سنتے ہیں، سمجھتے ہیں، سوچتے ہیں، اور ایسا بھی نہیں کرتے کہ اگر کسی نصیحت کی زد ان کی ذات پہ پڑ رہی ہو تو وہ بفر اٹھے. نصیحت سن کر دو تین ری ایکشن ہوتے ہیں نا. ایک ری ایکشن تو کیا ہوتا ہے کہ انسان سنی انسنی کر دے، ثم مومیانہ، نہ کچھ دیکھا نہ سنا. دوسرا ری ایکشن کیا؟ بھڑک اٹھا، کیوں یہ نصیحت کی گئی، کیوں یہ بات کی گئی. اور اسی طرح ذکر کی محفلوں میں قرآن پڑھتے اور سنتے وقت پورے ہوش و حواس سے کام لیتے ہیں، اندھے بہرے بن کے نہیں بیٹھے رہتے کہ آدھی بات سنیں تو آدھی نہ سنیں، جیسے سنائی جاتی ہے ویسے ہی سمجھتے ہیں، کچھ سے کچھ نہیں سمجھتے. یہ بھی عباد الرحمان کی صفت ہے، یعنی پوری توجہ سے بات سنتے ہیں. والذین یقولون ربنا ہب لنا من ازواجنا وذریاتنا قرۃ اعین وجعلنا للمتقین اماما، اور وہ لوگ جو کہتے ہیں، اے ہمارے رب، ہمیں اپنی بیویوں، اور اگر بیویاں یہ دعا مانگے تو شوہروں، اور اپنی اولاد سے آنکھوں کی ٹھنڈک دے، یعنی ہمارے گھروں میں خوشی پیدا کر دے، ہماری ازدواجی زندگی کو، ہماری خاندانی زندگی کو پرمسرت کر دے. وجعلنا للمتقین اماما، اور ہمیں پرہیزگاروں کا امام بنا. کتنا اعتدال ہے اس دعا میں کہ ایک طرف بیوی بچوں سے دنیا کی خوشیاں دی، آنکھوں کی ٹھنڈک دی، اور دوسری طرف تقویٰ بھی. ان کے بیچ میں رہتے ہوئے اللہ سے غافل نہیں ہوتے، جیسے سورۃ طور میں آتا نا، انا کنا قبل فی اہلنا مشفقین. جنت میں جانے والے لوگ اپنی دنیا کی زندگی کو یاد کریں گے تو کہیں گے کہ ہم اپنے گھر والوں میں ڈرتے ہوئے زندگی بسر کرتے تھے، یعنی گھر والوں کے اندر رہتے ہوئے بھی ہمیں خدا کا خوف ہوتا تھا، نڈر ہو کے نہیں رہتے تھے. اصل میں پھر یاد رکھیے کہ سورت مکی ہے، اور مکہ میں حالات کیا تھے کہ ایک ہی گھر میں باپ مسلمان ہے تو ماں کافر، بیٹا مسلمان ہے تو بیٹی کافر، یہ بیٹی ایمان لے آئی ہے تو بیٹا نہیں لایا، یعنی ہر گھر کے اندر یہ ورائٹی تھی، کیونکہ ابتدائی زمانہ تھا، ایک ہلچل تھی. اس سے خاندانی زندگیاں اور گھریلو زندگیاں بہت متاثر ہوئی تھی لوگوں کی. یعنی ابتدائی اسلام میں گھروں کے اندر یوں لگتا تھا بھونچال آ گئے، اکا دکا جو شخص مسلمان ہوتا، جو شخص دین کی طرف آتا، تو وہیں صف ماتم بچھ جاتی، رونا دھونا پڑ جاتا، یہ بھی گیا ہاتھ سے. بعض روایت میں آتا ہے کہ کئی ماؤں نے تو یہ کہا کہ ہم کھائیں گی نہیں، پیئیں گی نہیں، بھوک ہڑتال نہیں کر دی آج کی اصطلاح میں، ہم سائے میں نہیں بیٹھیں گے، ہم اچھا کپڑا نہیں پہنیں گے. بعض نے تو بچوں کو گھروں سے نکال دیا. اگر آپ مکی دور کے حالات پڑھیں سیرت میں تو پریشان کن صورت حال تھی. اور پھر ان کو، ان کے رشتہ داروں کو جو کفر کی حالت میں ہوتے، انہیں پریشانی ہوتی کہ یہ مسلمان کیوں گے، اور ان مسلمانوں کو شدید پریشانی ہوتی کہ یہ کفر کی حالت پہ کیوں ہے. ایک شخص جس کو خود ایمان کی دولت نصیب ہو جائے، اس کے لیے کتنی دکھ کی بات ہوتی ہے نا کہ دوسرا کیوں نہیں سمجھ رہا میری بات کو، انہیں کیوں نہیں سمجھ آ رہی کہ میں کیا کر رہا ہوں، اور یہ کیوں نہیں کرتے. وہ نفرت نہیں کرتا، بلکہ اس کے برعکس ہمدردی اور خیر خواہی سے ان کے غم میں روتا ہے. یعنی ہر اس شخص کو یہ بات سمجھ میں آ سکتی ہے کہ جس پر یہ بات گزر رہی ہو کہ اس کے بچوں میں سے، یا خاندان میں سے، یا بہن بھائیوں میں سے، یا رشتہ داروں میں سے کوئی شخص دین کی بات کو سمجھ نہ پا رہا ہو، یا دین کے رستے پہ آ نہ رہا. تو عباد الرحمن کی صفت کیا بتائی گئی؟ کہ وہ صرف اپنے ہی مسلمان بن جانے پہ مطمئن نہیں، وہ اپنے پیاروں کے غم میں روتے بھی ہیں، وہ اپنے پیاروں کے لیے دعائیں بھی مانگتے ہیں کہ یا اللہ انہیں بھی ہمارا ہم نوا بنا دے، اور ان میں ہمیں آنکھوں کی ٹھنڈک دے. کیونکہ ایک مومن کے لیے بیوی بچوں میں آنکھوں کی ٹھنڈک کیا؟ ان کا ایمان اور دین پر ہونا. وجعلنا للمتقین اماما، اور ہمیں متقین کا امام بنا، یعنی ہمارے بیوی بچوں کو اپنا فرما بردار اور اطاعت گزار بنا کر ہمیں ایسے لوگوں کا رہنما بنا جو خیر میں ہمارے پیچھے چلے، ہمارا ساتھ دیں. یعنی اگر کسی شخص کا کنبہ یا گھرانہ یا خاندان اچھا ہے، نیک ہے، تو وہ ان کا رہنما ہے، تو متقی لوگوں کا رہنما ہے وہ. قیامت کے دن وہ ان کے ساتھ ساتھ ہے، یعنی متقی لوگ اس کے آس پاس ہوں گے. اور اگر ایک شخص خود تو بہت نیک ہے لیکن سارا گھرانہ اس کا دین سے دور ہے، تو وہ کس کا امام ہے پھر؟ خدا کو بھولنے والوں کا، خدا کے نافرمانوں کا. یعنی مثلاً آپ ایک باپ ہیں یا ایک ماں ہے، تو آپ اپنے بچوں کو سامنے رکھ کے کیا دعا مانگتے ہیں؟ کہ اللہ ہمارے بچوں کو نیک بنا، کہ ہم نیکوں کے رہنما ہوں، ان کے لیے ہماری زندگی قابل تقلید ہو یا قابل عمل ہو، وہ ہمیں ایکسیپٹ کریں، ہمیں فالو کریں، ہمارے لیے صدقہ جاریہ بنیں. وجعلنا للمتقین اماما، یہاں امام بننے سے مراد تو سیاسی لیڈرشپ نہیں ہے، یہاں گھریلو زندگی میں کلکم رائن و کلکم مسئول عن رعیتہ ہی ہے، हर शख्स निगरान है, और हर शख्स से उसकी रियाया के बारे में सवाल किया जाएगा। वलमरअतु राइयतुन फी बैति ज़ौजिहा, औरत भी अपने शोहर के घर में निगरान है, यानी इमाम है। शोहर पूरे घर का इमाम है, तो बीवी जो है वो बच्चों की इमाम है, और फिर इसी तरह बाकी भी आम रोजमर्रा जिंदगी में भी जो शख्स जहां भी जिम्मेदार है, मसलन आपके ग्रुप इंचार्जेस आपके इमाम हैं। तो अब हर इमाम की फिक्र क्या होनी चाहिए कि हमें मुत्तकियों का इमाम बना के हमें जो लोग फॉलो कर रहे हैं वो हमारे लिए सदका जारिया हों, नेकी के काम में हमारी पैरवी करने वाले हों, हमारे लिए खैर और भलाई के जज्बात रखने वाले हों। तो एक अच्छी लीडरशिप जो है, हाँ घरेलू जिंदगी में हो या बाहर हो, उस पे तकवा गालिब होता है। वो खुद गर्ज नहीं होता कि सिर्फ अपनी फिक्र करे, वो घर में है तो खानदान की फिक्र करेगा, बाहर है तो जिन लोगों का वो जिम्मेदार है उनकी फिक्र करेगा, कि इन सब के अंदर तकवा पैदा हो जाए। असल में तो इन सब के लिए तकवा की दुआ है दूसरे लफ्जों में, कि मुत्तकीन का इमाम बना, यानी इनको मुत्तकी बना, ये मांगा जा रहा है। उलाइका, यही लोग, युज़ौन अल-ग़ुर्फ़ा बिमा सबरू, जजा दिए जाएंगे बुलंद मंजिल की शक्ल में। गुरफा, गुरफा ऊंची जगह को कहते हैं, कमरे के लिए भी लफ्ज इस्तेमाल होता है, बाला खाने का मफहूम पाया जाता है इसमें। हदीस में आता है जन्नत में मुकर्रबीन खास के लिए ऐसे गुरफात होंगे जो आम अहले जन्नत को ऐसे नजर आएंगे जैसे जमीन वाले सितारों को देखते हैं। इससे मुराद फ्लैट सिस्टम नहीं है, इससे मुराद बुलंद मंजिलें हैं, एक दर्जे वाले दूसरे दर्जे वालों को वो दूर देखेंगे जैसे दुनिया वाले सितारों को देखते हैं। इतने ऊंचे मकाम होंगे बाज लोगों के नेकी में। हजरत अबू मालिक अशरी से रिवायत है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जन्नत में ऐसे गुरफे होंगे जिनका अंदरूनी हिस्सा बाहर से और बैरूनी हिस्सा अंदर से नजर आता होगा। आज के दौर में तो ये समझना आसान है, लेकिन उस दौर में तो शीशे की इमारतें नहीं हुआ करती थी, जिससे आप अंदाजा लगाए ना कि इस्लाम मोस्ट मॉडर्न रिलीजन है। 1400 साल पहले जन्नत के बारे में वो बात की कि जो आज कहीं कहीं दुनिया में नजर आती है। तो जन्नत में ऐसे बाला खाने होंगे जिनका अंदरूनी हिस्सा बाहर से नजर आएगा और बैरूनी हिस्सा अंदर से। लोगों ने पूछा, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, ये गुरफे किन लोगों के लिए हैं? आपने फरमाया, जो शख्स अपने कलाम को नरम और पाक रखे, नरमी से बात करे और पाकीजा बात किया करे, यानी अपनी गुफ्तगू में गालियां ना हो, फसाद और फखर के लफ्ज ना हो, बिगाड़ ना हो, झूठ फरेब और मक्कारी चालाकी ना हो। नंबर दो, जो हर मुसलमान को सलाम करे, देखने कोई बड़ा मामूली लगता है लेकिन अमल बहुत मुश्किल है, इसलिए कि हम सिर्फ अपने पसंदीदा लोगों को सलाम करते हैं, हर मुसलमान को नहीं करते, कि कोई भी हो। नंबर तीन, लोगों को खाना खिलाए। नंबर चार, रात को उस वक्त तहज्जुद की नमाज पढ़े जब लोग सो रहे हैं, ऐसे लोगों के लिए वो बुलंद बाला खाने। तो जन्नत के बाला खाने दरअसल उन लोगों के लिए हैं जो दुनिया में हद के लिए अपने आप को नीचा कर लें, आजजी इख्तियार करें, नरम चाल चलें। यमशूना अलल अर्द हौनन व इज़ा खातबहुमुल जाहिलून क़ालू सलामा। ये सब कुछ कैसे मिलता है? बिमा सबरू, सबर की वजह से होता है ना। जिस शख्स के अंदर सबर ना, वो ये नहीं कर सकता, उसमें नरमी नहीं आ सकती, उसमें किसी की खैरखाई नहीं आ सकती। और कैसी होगी वो जन्नत? وَيُلَقَّوْنَ فِيهَا تَحِيَّةً وَسَلَامًا, उसमें वो डाले जाएंगे आदाब और सलाम, तहिया कहते हैं ग्रीटिंग्स को, उनका इस्तकबाल वहां सलाम और आदाब के साथ होगा, अच्छे तरीके से वेलकम किए जाएंगे। خَالِدِينَ فِيهَا, हमेशा उसमें रहेंगे, हमेशा हमेशा। حَسُنَتْ مُسْتَقَرًّا وَمُقَامًا, कितना अच्छा है रहने का मकाम, क्या ही अच्छा है वो मुस्तकर यानी ठहरने की जगह, हमेशा की रिहाइशगाह और कयाम की जगह। पीछे जहन्नम के लिए था ना, साअत मुस्तकर्रम व मुकामा, तो उसके बदले में नेक काम करने वालों के लिए हसनत मुस्तकर्रम व मुकामा। कुल मा यअबउ बिकुम रब्बी लौला दुआउकुम फकद कज़्ज़बतुम फसौफ यकूनु लिज़ामा। लोगों से कहिए, मेरे रब को तुम्हारी क्या जरूरत है? लफ्जी तर्जुमा क्या, मा यअबउ बिकुम, नहीं परवाह करेगा तुम्हारी, रब्बी मेरा रब। यअबउ जो लफ्ज है ऐन बा हमजा से है, अब उन शक्ल को कहते हैं बोझ को, यानी मेरे नजदीक इसका कोई बोझ नहीं, कोई कीमत नहीं, कोई कदर नहीं, यानी मेरे रब को तुम्हारी कोई परवाह नहीं, रब के सामने तुम बड़े हल्के हो। लौला दुआउकुम, अगर तुम्हारी इबादत न हो, यानी तुम इबादत नहीं करोगे, दुआएं नहीं मांगोगे, तो अल्लाह को तुम्हारी कोई परवाह नहीं, यानी अगर तुम उसको नहीं पुकारोगे, उसकी इबादत नहीं करोगे, तो रब को भी तुम्हारी कोई परवाह नहीं होगी, लेकिन तुम अगर एक कदम चलोगे तो रब तुम्हारी तरफ 10 कदम आएगा, तुम चल के जाओगे वो दौड़ के आएगा, लेकिन चलना तुम ही को होगा। अगर तुम नहीं चलोगे तो रब तुमसे बेनियाज है, तुम उसकी तरफ रुजू नहीं करते तो उसे तुम्हारी कोई जरूरत नहीं। देखो तो तुम्हारी हैसियत हस्ती क्या है। आखिरी आयत में, पहली आयत जहां से हमने बात शुरू की थी, कि तबारक अल्लज़ी जअल फिस्समाई बुरूजन, जिसने इतने बड़े बड़े बुर्ज बनाए, जिसने सूरज और चांद बनाए, और एक सैयारे पे तुम सबको ला बसाया, अगर उनमें से कोई एक अपने रब की तरफ नहीं रुजू करता, दुआ नहीं मांगता, अर्जी नहीं करता, इबादत नहीं करता, अल्लाह की तो मखलूक अनगिनत है, उस सारी मखलूक के मुकाबले में तुम एक जर्रे से भी हकीर तरीन चीज की अल्लाह के नजदीक क्या वैल्यू, क्या समझते हो खुद को? अगर तुम उसकी तरफ नहीं मुतवज्जे होते तो उसे भी तुम्हारी कोई जरूरत नहीं है। हदीस में आता है, अल्लाह ताला फरमाते हैं, ऐ मेरे बंदो, तुम न मेरा कुछ नुकसान कर सकते हो और न मुझे कोई फायदा पहुंचा सकते हो, अगर तुम्हारे अगले और पिछले और आदमी और जिन सब ऐसे हो जाएं जैसे तुम में सबसे ज्यादा परहेजगार शख्स है, तो इससे मेरी सल्तनत में कुछ इजाफा नहीं होगा, और अगर तुम्हारे अगले और पिछले और जिन और इंस सब के सब ऐसे हो जाएं जैसे तुम में कोई सबसे ज्यादा बुरा आदमी है, तो इससे मेरी सल्तनत में कुछ कमी नहीं होगी। यानी आप सोचे ना, उस आयत को जहन में रखे जो शुरू में एक्सप्लेन की थी थोड़ी सी, कि इतनी लाखों गैलेक्सीज हैं, एक गैलेक्सी में ट्रिलियंस एंड ट्रिलियंस स्टार्स हैं और कई सोलर सिस्टम हैं, उन लाखों गैलेक्सीज में से एक गैलेक्सी और उसके एक कोने पे ये सोलर सिस्टम और उस सिस्टम के एक हिस्से में जमीन और उस जमीन के एक हिस्से में हम, क्या हैसियत है हमारी बाकी मखलूक के मुकाबले में? अगर हम नहीं पुकारेंगे, हम नहीं मांगेंगे, हम नहीं इबादत करेंगे, हम नहीं तवज्जो करेंगे, तो उसे क्या जरूरत है हमारी? है कोई जरूरत? जिसके आगे हर चीज सजदा रेज है, तस्बीह कर रही है, भाग भाग के इताअत कर रही है, अगर हम नहीं करेंगे तो उसका क्या बिगड़ेगा? फरमाया, ऐ मेरे बंदो, अगर तुम्हारे अगले और पिछले और आदमी और जिन सब एक मैदान में जमा होकर मुझसे मांगना शुरू कर दें और मैं हर एक को वही कुछ देता जाऊं जो उसने मांगा है, तो जो कुछ मेरे पास है उसमें कुछ भी कम ना होगा, मगर इतना जैसे समुन्द्र में सुई को डुबो के निकाल लिया जाता है। ऐ मेरे बंदो, ये तुम्हारे ही अमाल हैं, ये तुम्हारे ही अमाल हैं जिन्हें मैं तुम्हारे लिए शुमार करता रहता हूँ, ये तुम्हारे लिए गिन गिन के रखता हूँ, फलाने इतना किया है अपने लिए, फिर तुम्हें इनका पूरा पूरा बदला दूंगा। सो जिसको अच्छा बदला मिला उसे अल्लाह का शुक्र अदा करना चाहिए और उसकी हम्दो सना बयान करना चाहिए, और जिसे बुरा बदला मिले तो उसे अपने आप ही को मलामत करना चाहिए, क्योंकि उसने खुद ही किया अपने लिए जो करना था। तो पूरी कायनात में हमारी हैसियत कुछ भी नहीं अगर हम उसकी तरफ तवज्जो न करें। उसको हमारी जरूरत नहीं। एक दुआ मैं पढ़ चुकी हूँ, अरबी की दुआ है, बहुत खूबसूरत लफ्ज हैं जिसमें यह आता है कि या रब मेरे सिवा, मेरे अलावा तेरी बंदगी करने वाले तो बहुत हैं, अगर मैं तेरी बंदगी न करूं तो तुझे तो कोई परवाह नहीं। या रब तेरे लिए तो बहुत से इबादत करने वाले हैं लेकिन मेरे लिए तेरे सिवा कोई नहीं। या अल्लाह तेरे पास तो सब कुछ, मैं तो खाली हाथ हूं, अगर तू मेरा नहीं और मैं तेरी तरफ तवज्जो नहीं करती तो मेरे पास तो कुछ भी नहीं। आप देखो ना कि अगर अल्लाह ताला की जात छोड़ जाए हमको तो बाकी क्या है हमारे पास, तो पलटना हमने उसी की तरफ। कुल माया बहु बिकुम रब्बी लौला दुआओकुम, मेरे रब को तुम्हारी क्या जरूरत अगर तुम दुआ नहीं करते, अगर तुम इबादत नहीं करते, ना करो नहीं करते। फकद कज़्ज़ब तुम, बस तहकीक तुमने झुटला दिया। फसौफ़ यकूनु लिज़ामा, अन करीब वो सजा पाओगे कि जान छुड़ानी महाल होगी। तुम नहीं मानते तो ऐसी सजा मिलेगी कि जान छूटने न पाएगी।